तिक्नु नजान्छु चुरो सोचियु सियु म तिक्नु नजान्छु चुरो सोचियु जान्छु चुरो सोचियु सियु म तिक्नु नजान्छु चुरो सोचियु जान्छु चुरो मेरो।